भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, नेकपा एमालेकी उपाध्यक्ष एवं पूर्व रक्षा मन्त्री विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीसँग जोडिएका ठाउँको विकास गर्न नसकेकोमा एमाले नै दोषी रहेको बताउनु भएको छ। नेकपा एमाले चितवनद्वारा गुञ्जनगर गाविस 8 गाजीपुरमा सोमबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेत्री भण्डारीले सो कुरा बताउनु भएको हो। 50 सालपछि एमाले 3 पटक सरकारमा रहँदा पनि मदन आश्रित दुर्घटनास्थल कविलासको दासढुङ्गा, मदनको शव भेटेको स्थान गाजीपुर र जन्मस्थान ताप्लेजुङको ढुङ्गे साङ्गुलाई जनचाहना अनुसार विकास गर्न नसकेको भन्दै नेत्री भण्डारीले दुःख व्यक्त गर्नुभयो। जति हामीले यी ठाउँलाई विकास गर्नुपर्ने थियो त्यो गर्न सकिएन, यसको दोष एमाले नै लिनुपर्छ। 50 सालपछि एमाले 3 पटक सरकारमा गयो तर पनि हामीले यो ठाउँको विकास गर्न सकेनौँ, नेत्री भण्डारीले भन्नुभयो। मदन आश्रितले गरेको अठोट पुरा गर्न एमाले प्रतिबद्ध रहेको नेत्री भण्डारीको भनाइ थियो। उहाँहरूले समृद्ध नेपाल निर्माण गर्न जुन सङ्कल्प गर्नुभएको थियो त्यो पुरा गर्न एमाले प्रतिबद्ध छ, भण्डारीले भन्नुभयो। मदन भण्डारीले देशको विकासमा निधनपछि पनि योगदान पुर्याएको नेत्री भण्डारीको कथन थियो। यसबीच नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान बनेपछि दासढुङ्गा घटनाको दोषी पहिचान हुने बताउनु भएको छ। प्रेस चौतारी चितवनले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले शान्ति र संविधान बनेपछि दासढुङ्गा घटनाले स्थान पाउने बताउनुभयो। आफूहरू सरकारमा रहँदा माओवादीसँग लड्दैमा समय बितेको भन्दै उहाँले जननेता मदन भण्डारी र जीवराज आश्रित जीव दुर्घटनाको अनुसन्धानका लागि राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताउनुभयो। नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीकी श्रीमती समेत रहनुभएकी भण्डारीले संविधान बनेसँगै दोषी पहिचानका लागि पार्टीले पनि दबाब दिने उल्लेख गर्नुभयो। राजमार्ग 8 का होटल राम्रो र नराम्रो भन्ने दुविधा हटाउन सरकारले त्यस्ता होटलको स्तर मूल्याङ्कन गरी स्टिकर टाँच्न थालेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 1 वर्ष अघि मेची महाकाली खाद्य स्वच्छता अभियान सुरु गरेको थियो। सो अभियान सुरु भएपछि हालसम्म 6 वटा बजार क्षेत्रमा रहेका 258 होटलको अनुगमन भएको छ। त्यसरी अनुगमन भएका मध्ये जसमा 15 वटा होटल मात्र उत्तम ठहरिएका विभागका अधिकारीहरूले जानकारी गराएका छन्। मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको राजमार्ग 8 का 6 वटा बजार क्षेत्रमा अनुगमन सम्पन्न गरेको विभागले हिजोदेखि पश्चिमाञ्चलको नवलप्रासी गैराकोटबाट अनुगमन सुरु गरेको छ। यो पटक नवलप्रासीकै दाउनेसम्म अनुगमन हुनेछ। अनुगमन पश्चात विभागको टोलीले होटलमा हरियो, पहेँलो र रातो स्टिकर टाँच्ने गर्छ। उत्तम स्तरको होटललाई हरियो, मध्यम स्तरको होटललाई एउटा रातो धर्सो भएको पहेँलो र न्यून स्तर भएको होटललाई 2 वटा रातो धर्सो भएको पहेँलो रङको स्टिकर दिने विभागका महानिर्देशक जीवन प्रभा लामाले जानकारी दिनुभयो। नेपाल पत्रकार महासङ्घ चितवन शाखाले 3 वर्ष कार्ययोजनाका साथ आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ। महासङ्घको सोमबार भरतपुरमा भएको 5 औँ बैठकले 3 वर्ष कार्ययोजनाका बारे छलफल गरी शाखाको गतिविधि अगाडि बढाउने निर्णय गरेको हो। महासङ्घको कार्ययोजनामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको पक्ष, महासङ्घको संस्थागत विकास र पत्रकारहरूको पेसागत दक्षता अभिवृद्धिको विषय समेटिएका छन्। बैठकमा कार्ययोजना निर्माण समितिका संयोजक राधेश्याम खतेडाले शाखा अध्यक्ष हरिप्रसाद पोखरेललाई समितिले तयार गरेको 3 वर्ष कार्ययोजना प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो। बैठकमा महासङ्घको गतिविधिलाई चुस्त र व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पदाधिकारीहरू सम्मिलित 5 सदस्यीय सचिवालय समिति समेत गठन गरिएको छ। सचिवालय सदस्यहरूमा उपाध्यक्ष दिपेन्द्र बडुवाल, सचिव कृष्णचन्द्र भट्टराई, सहसचिव सविता श्रेष्ठ र कोषाध्यक्ष होमनाथ सापकोटा रहेका छन्। बैठकले चितवनमा श्रमजीवी पत्रकारहरूको विवरण सङ्कलन गर्न र अवस्था अध्ययन गर्न उपाध्यक्ष दिपेन्द्र बडुवालको समजगतमा 5 सदस्य समिति पनि गठन गरेको छ। समितिका सदस्यहरूमा होमनाथ सापकोटा, सविता श्रेष्ठ, अनिल ढकाल र गोविन्द घिमिरे रहनु भएको छ। समितिले जेठ महिनाभित्र अवस्था अध्ययन गरी नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा विवरण पठाउनेछ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी चितवनको कठारमा रहेको खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समितिको पुनर्गठनको तयारीलाई तीव्र पारिएको छ। केही दिनदेखि इकाइ समितिहरूमा अध्यक्ष र सचिव चयनको काम भइरहेको छ। समिति अन्तर्गत रहेका 9 समितिको पुनर्गठन भइरहेको खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिनुभयो। 9 इकाइ समितिबाट छानिएकाहरूबाट समितिको पदाधिकारी र कार्य समिति चयन गर्ने उपभोक्ता समितिको प्रावधान रहेको छ। एउटा इकाइमा पनि विभिन्न वडाका विभिन्न टोलबाट प्रतिनिधि छानिने व्यवस्था छ। 9 इकाइबाट 9 बैठक बस्ने बैठकमा सहमति भए पदाधिकारी र सदस्यहरू चयन गर्ने समितिका अध्यक्ष अर्यालले जानकारी दिनुभयो। सहमति नभएको खण्डमा निर्वाचन नै हुने र त्यसका लागि 240 मताधिकार प्रयोग गर्नेछन्। 240 मध्यवर्ती क्षेत्रका गाविसका टोलबाट छानिएर आएकाहरूले मताधिकार प्रयोग गर्न पाउने अर्यालले बताउनुभयो। समितिले आगामी 5 कार्यकालका लागि एजेठ 15 गतेभित्र नयाँ समिति पुनर्गठन गर्ने जनाएको छ। मध्यवर्ती एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र अन्य 5 सदस्य रहनेछन्। त्यसमध्ये 4 मनोनित हुने व्यवस्था रहेको समितिका अध्यक्ष अर्यालले जानकारी दिनुभयो। खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समितिको क्षेत्र भने कठार गाविसका 8 ओडा र भण्डारा गाविसका 4.5 ओडा रहेका छन्। मध्यवर्तीको क्षेत्र ढुङ्ग्रे खोला सीमा क्षेत्रबाट दक्षिणमा रहेको छ। फोन नलाग्ने र फोन लागे पनि नेटवर्क नदिने समस्याले नेपाल टेलिकम चितवनका उपभोक्ताले हैरानी खेप्नु परेको छ। 1 महिनादेखि यस्तो समस्या देखेको चितवनका उपभोक्ता राजु सेडाईले बताएका छन्। मुख्य गरी प्रिपेड र पोस्टपेड सिममा यस्तो समस्या आएको छ। मोबाइलबाट मोबाइलमा फोन त फिटिकै जाँदै जाँदैन, गए पनि टावर नै हराउँछ र फोन सम्पर्क काटिन्छ। उहाँले भन्नुभयो, चितवनका उपभोक्ताले राम्ररी मोबाइल सेवा भने पाउन सकेका छैनन्। उपभोक्ताको गुनासो टेलिकमले कहिले नसुन्ने गरेको गुनासो उपभोक्ताको छ। चितवनका स्थानीयले जिल्लामा वितरण गरेको प्रिपेड मोबाइल सिमबाट कुरा गर्न सबभन्दा बढी असहज भएको बताएका छन्। फोन नलाग्ने, फोन लागे पनि कुरा नसुनिने र कुरा गर्दा गर्दै सम्पर्क हुन सकेन लगायत विभिन्न सूचना आउने र फोन बन्द हुने जस्ता समस्या देखिएको अर्का उपभोक्ता रामहरि नेपालले बताउनुभयो। पूर्वी चितवन स्थित काशीरूपा राष्ट्रिय निम्न माध्यमिक विद्यालयले आफ्नो 47 वार्षिक उत्सवको अवसरमा हिजो अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। भण्डारा 8 स्थित विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व सांसद जेपी भेटवालले शिक्षा क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै अभिभावक प्रकाश चौलागाईले विद्यालय शान्ति क्षेत्र भएकाले यसलाई राजनीतिकरण गर्न नहुने बताउनुभयो। कक्षा 8 जिल्ला स्तरीय परीक्षामा विशिष्ट श्रेणी सहित प्रथम श्रेणीमा उत्तीर्ण हुने सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा सम्मान गरेको उक्त कार्यक्रममा विद्यालयको भवन निर्माणका लागि सहयोग पुर्याउने रोटरी क्लब अफ रत्नगरका प्रमोद कुमार शाहीलाई सम्मान समेत गरिएको थियो। अत्यन्तै रोमाञ्चक खेलमा जित हात पार्दै आयोजक सौरा युवा समाजले प्रथम गैंडा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सौराको बागमारा सामुदायिक वनको चौरमा हिजो भएको फाइनल प्रतिस्पर्धामा उपाधिको सिनोपानो ट्राइबेकरबाट भयो। निर्धारित 70 मिनटको खेलमा दुवै पक्षबाट 2-2 गोल भएपछि थपिएको 10 मिनटमा कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको हो। ट्राइबेकरमा गर्दी माडीको स्टार स्पोर्ट्स क्लब विरुद्ध